नेपाली भाषा धनी झनै धनी यो सरकार के बोल्दैन यस्तो देख्दा पनि नारामै सीमित गर्यौ जनताको मरमा साँझ बिहान चुलो बालोस काम गर्नेको घरमा खोइ हाम्रो दिलमा त घामै लाएन जसको सरकार आए पनि गरिबको सरकार आएन पाए पछि कहिले हो गाउँ फर्कने चुनाव आए पछि नेता जे तिम्रा सन्तान देश विदेशमा डुल्छन् जनताका छोरा छोरी प्लास्टिक बटुल्छन् खै हाम्रो दिलमा त घामै लाएन जनताको शासन आएन जसको सरकार आए पनि गरिबको सरकार आएन बोली जनताको आँसुले पुर्न सक्छ भोली दिनदिनै विदेशिन्छन् देशका खम्बाहरू यो भन्दा दुर्गति के हुने हो अरू खोइ हाम्रो दिलमा त घामै लाएन जनताको शासन आएन जसको सरकार आए पनि गरिबको सरकार आएन देश विकास गर्नलाई कहिले अघि सर्छौ नबुझ्या हो कि साँच्चै नबुझे झै गर्छौ खोइ हाम्रो दिलमा त घामै लाएन खोइ हाम्रो दिलमा त घामै लाएन जसको शासन आए पनि जनताको शासन आएन खै हाम्रो काबिल